आपको बहुत सी सुन्नतों पर अमल करते हुए देखा गया है, मगर तहबंद और आसा की सुन्नत अदा करते नहीं देखा। प्राय करम हमारी इसलाह फरमा दीजिए। असाब की सुन्नत तो असा भी मेरे पास है अल्हम्दुलिल्लाह, बारहा असा लेकर मैं चलता हूं, किसी ने देखा नहीं? देखा साहिल मोहतरम देख ले। मगर इस असा के सुन्नत होने पर मैं मुतमईन नहीं हूं, यह मैं अर्ज करूं, जो असा लेकर मैं चलता हूं या जो असा आजकल अवामो खवास लेकर चलते हैं उसके सुन्नत होने पर मैं मुतमईन नहीं हूं। आपको हैरत होगी कि क्यों नहीं, तो क्या ऐसा खूबसूरत और नक्शीदार असा सुन्नत है? अच्छा चलो ठीक है, नक्शीदार भी हो सब कुछ हो, असा रखने का मतलब मकसद जानवर से हिफाजत, दुश्मन से हिफाजत, तो ये असा तो शायद बिल्ली से भी हिफाजत ना कर पाए। असा बिल्ली को मारो तो उसको ताड़ करके टूट जाए और बिल्ली हमला कर दे, तो असा तो फिर असा हो ना, लठ जो लठ बोलते हैं, कि अगर कोई दुश्मन पिस्टन लेकर भी खड़ा हो जाए तो उसके हाथ पर ऐसी पड़ेगा उसका पिस्टन कहीं और खुद कहीं, या सर पर पड़े तो ढेर हो जाए। अब यहां तो मतलब ये असा तो मारने ऐसा होता ही नहीं हम लोगों का, मगर कुछ काम इससे लिए जा सकते, पत्ते झाड़ने का काम मुमकिन है इससे, जबकि वो करीब का दरख्त हो और उस दरख्त से पत्ते तोड़ना शरअन इजाजत भी है। किसी की जाति मिल का जो दरख्त उसको गंजा मत कर देना, ये सुन्नत नहीं है। पत्ते झाड़ोगे तो दरख्त तो गंजा ही होगा ना, इसके फिर अलग आकाम है कि किस दरख्त से पत्ते झाड़ सकते और किससे नहीं झाड़ सकते। इसी तरह मतलब टेक लगाना, तो ये ऐसा सही बात है कि टेक लगाने के भी काबिल नहीं होता, गुजार होता है। एक तो ऐसा हो कि इसको मतलब जमीन पर रखकर आदमी इस पर अगर उछल कर लटक भी जाए तो इसमें लचक नहीं आनी चाहिए, ये तो अगर इस पर ज्यादा जोर लगाने जाएगा तो असा समेत ढेर हो जाएगा, गिरेगा बंदा। तो ये मेरा अपना कॉन्सेप्ट है कि ये असा जो है कमा हक्को सुन्नत की अदायगी के लिए मुफीद मुझे लगता नहीं। तरह तरह के फैंसी असा चले, खूबसूरत असा, नीचे लोहे की नोक होती है, ये नोक भी शोपीस होता है, जिसको असा इस्तेमाल नहीं करना आएगा ना वो तो चंद रोज में इस नोक को कहां के कहां पहुंचा देगा, निकल जाएगा। तो नजाकत के साथ इसको तो मतलब इस्तेमाल करना होता है इस असा को, कि तिश्नगी ना होगी के वक्त वही हकीकी मानों में असा की सुन्नत में अदा करने से शायद कासिर हूं। अल्लाह पाक मुझे तौफीक दे, बस मैं वो तरीका अदा कर रहा हूं जिस पर आजकल सब मुत्तफिक है, सभी ऐसा कर रहे हैं जो असा रखते भी हैं। अब देखते होंगे असा रख कितना सुथरा और खूबसूरत और बिल्कुल यानी कि वो टिप टॉप का होता है, तो मैं तो असा खरीदता नहीं, मुझे तोहफे में कभी कभी आ जाता, चंद असा जमा हुए और ये भी मैंने चंद बार तरदीद की कि मुझे असा मत लाया करो, मैं ऐसा करूं हो गया, कोई असा उठा के लाता है, कोई मुसल्ला ले लिए चला आ रहा है, कोई मिठाई का डब्बा उठा के ला रहा है, मैं क्या करूं, इसलिए मतलब असा लाइएगा मेरे लिए। अब अगर आप 10 किलो वजन का मजबूत असा लाओगे तो मैं उसको लेकर चलना मेरे लिए इम्तिहान, लेकर चलूंगा तो लोग हैरत करेंगे, ये कि जिद्दत हो जाएगी लोगों के लिए, ये क्या मतलब बड़ा डंडा लेकर इसको इतना डर लगता है, इतने मतलब मुसल्ला अफराद लगे फिर भी एहतियातन अपने हाथ में भी डंडा रखा है, वो तो लगता है ये लाठी चलाना जानता होगा, फिर यूं कहीं लोग बातें ना बनाए, क्यों अब वो लाठीबाजी का दौर भी नहीं, वो दौर चला हिंद में है, अभी हिंद में अभी वो लाठी चलाते सीखते, हमारे यहां तो वो तफरी है, आशूरे के दिन वो तफरीन कुछ लोग लाठियां चलाते और शोबाजियां करते हैं और पता नहीं क्या क्या करते हैं। अल्लाह पाक करम फरमा, इखलास अता फरमा। तहबंद, तहबंद दो सवाल इकट्ठे कर डाले, तहबंद जो है ना कभी कभी तहबंद भी पहनता हूं मैं, लेकिन پاجامہ اور تہبند اب دونوں میں فیصلہ کرنا ہے کہ سنت کون سا ہے. تہبند جو ہے وہ سنت عادیہ ہے. میرے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے تہبند استعمال فرمایا ہمیشہ, اور پاجامہ شریف خریدا ہے. ایک ضعیف روایت کے مطابق اعلی حضرت رضی اللہ تعالی عنہ نے فرمایا کہ پاجامہ پہنا بھی ہے, مگر وہ روایت ضعیف ہے. یہ فرماتے ہیں خیر ضعیف روایت فضائل کے باب میں معتبر ہوتی ہے, ترغیب و ترہیب, یعنی کہ فضیلت یا خوف ڈرانے میں یہ معتبر ہوتی ہے. اچھا, اب پاجامے کی آپ نے تعریف فرمائی ہے کہ اس سے پردہ زیادہ ہوتا ہے, تو فعلی سنت تہبند ہے, قولی سنت پاجامہ ہے. اب پاجامہ بھی اس کو کہتے ہیں, شلوار بھی کہہ سکتے ہیں, اگرچہ دونوں کی کٹنگ اور مطلب یعنی کہ سلائی میں فرق ہے انداز میں, لیکن یہ ایک ہی چیز ہے, پاجامہ اور شلوار, انداز تھوڑا تھوڑا بدلا ہوا ہے. تو پاجامہ یا شلوار جو سمجھو اس کی, اس میں پردہ زیادہ ہے, تو اس لیے اس کی تعریف فرمائی, اور یہ قولی سنت ہے. اور یہاں فعلی سنت کے مقابلے میں قولی سنت افضل رہے گی, یا سرکار نے تعریف فرمائی اس کی. تو تہبند سے پاجامہ پہننا افضل ہے, اور یہ بھی سنت ہی کہلائے گا. جو زبان حق کے ترجمان سے ادا ہوا وہ سنت. سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم نے صحابہ کرام کو جو عمل کرتے ہوئے دیکھا اور اس کی تعریف فرما دی, سنت. جیسے مہندی لگانا کسی مستند روایت سے ثابت نہیں ہے, صحابہ کرام کو دیکھ کر سرکار نے تعریف فرمائی ہے مہندی لگا ہوا دیکھ کر. تو ان مانو کر مہندی لگانا سفید داڑھی پر, کالی پر نہیں, سفید داڑھی پر مہندی لگانا سنت. لیکن مہندی وہ ہے, وہ مہندی سنت ہے جو لال رنگ دے, لال سے ملتا ہے, جیسے پیلا یا کیسری رنگ جس کو ہم کہتے ہیں, یہ مطلب مہندی جو ہے یہ بھی قولی سنت ہے. تو اس پر بھی سنت کی نیت سے عمل کرنے میں یقیناً ثواب ملے گا. تو اس لیے تہبند کا مطالبہ کسی سے نہ کیا جائے, اور یہ نہ سوچا جائے کہ تہبند نہیں پہنتا اس لیے سنت پر عمل نہیں کرتا. اور اگر گھر میں پہنتا ہے تو پھر آپ کو کیسے پتا چلے, ہر ایک کو کیسے پتا چلے. اور اگر ہم تہبند کو رواج دیتے بھی ہیں تو ظاہر ہے کہ پھر دعوت اسلامی ایک عوامی تحریک ہے, اس میں تو وہ انداز ہونا چاہیے کہ جو سب کو, مطلب یعنی کہ جس کو اپنانا آسان, اس کو مشکل نہ بنائی جائے. ہاں اگر تہبند افضل ہوتی, تہبند افضل ہوتا تو ہم پہنتے کیا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم. صلوا على الحبيب.